सरकारमा कङ्ग्रेससँगको सहकार्यलाई लिएर एमालेभित्र तीव्र असन्तुष्टि बढेको छ। पार्टी केन्द्रीय समितिमा असन्तुष्टिका स्वर आएसँगै संसदीय दलमा पनि असन्तुष्टि बढेको छ। आज बसेको संसदीय दलका बैठकमा कङ्ग्रेसले सहकार्यको संस्कृति नदेखाएको र एकलौटी ढंगले सरकार चलाउन खोजेको भन्दै सभासदहरूले विरोध जनाएका छन्। पार्टी नेतृत्वले त्यसका लागि हस्तक्षेप गर्नुपर्ने सभासदहरूको माग थियो। एमाले नेता भीम रावलले बैठकमा कङ्ग्रेससँगको सहकार्यका विषयमा गम्भीर ढंगले छलफल भएको बताउनुभयो। कतिपय सभासदहरूले सरकारको विरोधमा संसद बहिष्कार गर्नुपर्ने सम्मका कुरा उठाएका थिए। आगामी आर्थिक वर्षको बजेट कंग्रेसले एकलौटी ढंगले ल्याउन खोजेकोमा पनि सभासदहरूको असन्तुष्टि थियो। बैठकले बजेटको नियोजित वितरण हुनुपर्ने माग समेत गरेको छ। त्यस्तै संसदीय दलको बैठकमा पार्टीबाट सरकारमा रहेका मन्त्रीहरू उपस्थित नभएकोमा चर्को आलोचना भएको थियो। मन्त्रीहरूलाई दलको बैठकमा अनिवार्य उपस्थितिको निर्देशन दिइएको छ। अघिल्लो संविधान सभाको राज्य पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमतिमाथि संविधान सभाको आजको बैठकमा पनि छलफल भएको छ। संविधान अभिलेख तथा निर्कियोल समितिका सभापति विष्णुप्रसाद पौडेलले बिहिबार बसेको संविधान सभाको बैठकमा सैद्धान्तिक छलफलका लागि पेश गरेको प्रतिवेदनमाथि आज पनि विभिन्न दलका नेताहरूले आफ्नो धारणा राखेका छन्। संविधान अभिलेख तथा निर्कियोल समितिले अघिल्लो संविधान सभाको राज्य पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमाथि राज्यको पुनर्संरचनाको आधार, राज्यको संख्या, प्रदेशको नामाकरण, निश्चित आदिवासी जनजातिको पहिचान, सुशासन र आत्मनिर्णयको अधिकार लगायतका 78 विषयमा विवाद कायम रहेकाले ती विषयमा संविधान सभाबाट सैद्धान्तिक बहसतर्फ मार्फत उपयुक्त निकासका लागि सुझाव माग गरेको छ। बैठकमा नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले संहितामा जाने नाममा फेरि कबिला राज्यहरूको कल्पना गर्न नसके ए माओवादी नेता बाबुराम भट्टराईले कबिला राज्यहरूको प्रसङ्गलाई पहिचानसँग जोडेको भन्दै पौडेलले यस्तो जवाफ दिनुभएको हो। पौडेलले संहितालाई नै असफल पार्ने खालका सुझाव आएको भन्दै गम्भीर रूपले छलफल गरेर मुलुकको भौगोलिक बनावटलाई समेत आधार मानेर प्रदेश बनाउनु पर्ने बताउनुभयो। पौडेलले भावुकतामा डुबेर नभई यथार्थवादी भएर प्रदेशको टुङ्गो लगाउनु पर्नेमा जोड दिनुभयो। एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले साना साना जातिहरूलाई पनि राज्य दिनुपर्ने कुरा र जातीय राज्य हुनै नहुने दुवै अतिवादी विचार भएको बताउनुभयो। भट्टराईले कबिला राज्यहरूलाई पृथ्वीनारायण शाहले एकत्रित गरेर एकात्मक राज्य बनाएको स्मरण गर्दै अब एकात्मकतामा जोड्नुपर्ने बताउनुभयो। उहाँले संहिताका नाममा सांस्कृतिक राष्ट्रवादभन्दा अघि नबढ्ने यथास्थितिवादी सोच र पहिचानका नाममा साना साना जाति राज्य बनाउने दुवै खाले सोच गलत भएको बताउनुभयो। भट्टराईले साना राज्य हुँदा ठुलो बजारको आवश्यकता भएपछि फेरि युरोपियन युनियन जस्तै गरी युनियनतर्फ जान सकिने बताउनुभयो। उहाँले पहिचान 5 र सामर्थ्यका 4 आधारमा आधारित भएर नै संहितामा जानुपर्ने बताउनुभयो। संविधान सभा मातलको मस्यौदा समितिले प्रस्तावित नयाँ संविधानको मस्यौदाका लागि 5 उपसमिति गठन गर्ने सम्बन्धी प्रस्तावलाई स्वीकृत जनाएको छ। सिंहदरबार स्थित व्यवस्थापिका संसद भवनमा आज बसेको समितिको बैठकमा प्रस्तुत गरिएको मस्यौदा उपसमिति गठन सम्बन्धी प्रस्तावलाई सबै सदस्यले समर्थन जनाएका हुन्। समितिको सचिवालयका तर्फबाट मस्यौदाका लागि प्रस्तावना र परिभाषा, मौलिक हक आयोग र राज्यको निर्देशक सिद्धान्त, न्यायपालिका व्यवस्था र कार्यपालिका उपसमिति गर्ने सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरिएको थियो। प्रस्तावमा तथा परिभाषा उपसमितिले संविधानको प्रस्तावना, प्रारम्भिक नागरिकता, राष्ट्रिय सुरक्षा, राजनैतिक दल, संकटकालीन अधिकार, संविधान संशोधन, संक्रमणकालीन व्यवस्था, विविध परिभाषा र व्याख्या तथा संक्षिप्त नाम, प्रारम्भ र खारेजी सम्बन्धी विषयको संविधानको मस्यौदा तयार पार्नेछ। प्रधानमन्त्री सुशील कोइरालाले शान्ति, स्थायित्व र संविधान निर्माण सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान द्वन्द्व पीडित पत्रकारका परिवारहरूसँगको भेटमा कोइरालाले त्यसका लागि सबै पक्षको सहयोगको आवश्यकता जरुरी रहेको औल्याउनु भयो। नेपालका द्वन्द्व पीडित पत्रकारका परिवारको समस्या समाधानका लागि सरकार संवेदनशील रहेको बताउँदै उहाँले चाँडै सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। द्वन्द्वकालमा भरपर्दो वैदेशिक रोजगार का लागि दक्षिण कोरिया कोरियाली रोजगार का लागि कोरियन भाषा अनि कोरियन भाषा को लागि हजुर कोरियन भाषा को लागि सम्झनै पर्ने ठाउँ रिफ्रेश एक्ज्याक्ट स्टडी सेन्टर रत्नगर 2 चितवन फोन नम्बर 0556163330 र 562293 साथै हामी कहाँ कोरियन भाषाको अलावा प्लस टू देखि मास्टर लेभल सम्मका सम्पूर्ण विषयका ट्युसन कक्षा पनि सञ्चालन भइरहेको छ घर भाडामा टाढी सौराचोक स्थित कृषि विकास बैंक बसेको भवनमा केही सटरहरू र छ कोठाको अन्डरग्राउन्ड व्यापारिक प्रयोजनका लागि खाली भएको र सोही भवन सँगै रहेको अर्को भवनमा 1800 वर्ग फिटको भुइँतल्ला बैंक तथा वित्तीय संस्था वा अन्य कुनै प्रयोजनका लागि खाली भएकाले सम्पर्क राख्नुहोला सम्पर्कका लागि मोबाइल नम्बर 9817481467 र 9855500005 सिद्धार्थ रेफ्रिजरेशन मा सीजी एयर कंडीशन न्यू ईयर धमाका सीजी एयर कंडीशन खरीद गर्दा 19 इंच को एचडी एलईडी टीवी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ सीजी चिगो बेको हुंडाई एलजी ब्रान्ड को एसी तथा जेनेरेटर टीवी फ्रिज डीप फ्रिज सुपथ मूल्य मा पाइन्छ 1 वर्ष वारन्टी 5 वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेशन रत्नगर 1 सौराहा चोक टाडी फोन नम्बर 0556625514 मोबाइल 9855061162 र 9845065670 हेर यो दुब्लाको सुकेरै जाने भो न खान्छ दुध न खान्छ घिउ अनि कहाँबाट लाग्छ त हे कान्छा तेरो जिउ क्यार न परो त कसरी लाग्छ जिउ त्यो चाहिँ भन्नुस् न न्यू बागलुङ काली दुग्ध एन्ड बेकरी सपमा जानु पर्छ हामी कहाँ दुध दही घिउ पनिर नौनी घिउ चीज तथा दुधबाट उत्पादित अन्य परिकारहरू साथै बेकरी आइटम केक बर्थडे केक आइसक्रिम कुल्फी लस्सी जुस र चिया कफी पाइन्छ सम्पर्क न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सप रत्नगर बकुल्लर चोक मोबाइल 9845594489 र 9845117214 बाँकी समाचार उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले असार 8 गते हुने उपनिर्वाचन नेपाली कङ्ग्रेसका लागि मत सर्वेक्षण भएको बताउनु भएको छ प्रेस युनियन चितवन शाखाले आज गरेको पत्रकार भेटघाटमा सिंहले दोस्रो संविधानसभा निर्वाचनपछि कङ्ग्रेस नेतृत्वको सरकार बनेको र लगत्तै हुन लागेको उपनिर्वाचन सरकारको कामको मूल्याङ्कन गर्ने माध्यम बनेको बताउनुभयो अहिलेसम्म सरकारले राम्रो काम गरेको भन्दै उपनिर्वाचनमा पनि कङ्ग्रेस उम्मेदवारलाई जिताउन सिंहले आग्रह गर्नुभयो यता सरकार सञ्चालनका विषयलाई लिएर एमाले गुनासो गरेको भन्दै त्यो गुनासोको कुनै औचित्य नभएको सिंहले बताउनुभयो सहमतीय सरकारको संस्कार अनुसार नेपाली कङ्ग्रेस अघि बढेको सिंहको भनाइ छ कङ्ग्रेस नेतृत्वको सरकार सत्ता साझेदार दल नेकपा एमालेसँग सधैँ सहमति गरेर अगाडि बढ्ने बताउँदै सिंहले सरकारको नीति तथा कार्यक्रम निर्माण लगायतका काम गर्दा सधैँ एमालेको सहमति लिने बताउनुभयो ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेको सङ्ख्याको भरमा पेलेर संविधान भरमा भनेको भरमा पेलेर संविधान नबन्ने भनाइप्रति लक्षित गर्दै सिंहले संविधान सबैको साझा भएकाले आपसी सहमति गरी सरकार अघि बढ्ने बताउनुभयो संविधान सभाका बाँकी सभासद पनि आपसी समझदारीमै चयन हुने सिंहको दाबी छ। एकीकृत नेकपा माओवादीका प्रवक्ता दिननाथ शर्माले कम्युनिष्ट पार्टीलाई फुटाएर प्रतिक्रियावादीहरूले फाइदा लिन खोजिरहेको आरोप लगाउनु भएको छ र पथ संसार क्लब भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले केही तितक्ताहरूलाई लिएर पार्टी फुटाएकाहरू अहिले पश्चाताप गरिरहेको बताउनुभयो। एकीकृत नेकपा माओवादी पार्टीबाट बाबुराम गोट अलग्गिने वा पार्टी फुटाएर जान नसक्ने दावी गर्दै उहाँले प्रचारमा आए जस्तो ए माओवादीभित्र विवाद नभएको जिकिर गर्नुभयो। ए माओवादी फुट र विभाजनको भन्दा एकताको लक्ष्य अगाडि बढिरहेकोले चर्चा गर्दै उहाँले चाँडै वैद्य र मातृका यादवको पार्टीसँग एकता हुने दावी गर्नुभयो। पार्टीमा दुई लाइन सङ्घर्षले कम्युनिष्टहरूलाई ठूलो पाठ सिकाइरहेको उहाँको भनाइ थियो। पार्टीको आन्तरिक कारणले संसदमा सशक्त ढङ्गले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको स्वीकार्दै उहाँले संविधान सभाभित्रको कार्य पनि कछुवाको गतिमा अगाडि बढिरहेकोले ढिला गतिमा बढेको र प्रभावकारी हुन नसकेको चर्चा गर्नुभयो। सरकारमा रहेका राजनैतिक दलले गम्भीर हुन नसकेको उहाँले बताउनुभयो। पार्टीको पुनर्निर्माण हुनुपर्छ र गर्नुपर्छ भने बाबुरामको भनाइ रहेकाले कुनै पनि पदाधिकारी पदमा नबस्ने निर्णय गरेको उहाँले बताउनुभयो। निर्वाचन आयोगले काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई काजमा सरुवाका लागि सहमति नदिने निर्णय गरेको छ। यससँगै खरेलको सरुवा गर्ने तयारी रोकिएको छ। आयोगको आज बसेको बैठकले निर्वाचन आचार संहिता लागू भइसकेको भन्दै खरेलको काज सरुवाका लागि सहमति नदिने निर्णय गरेको आयुक्त अयोध्य प्रसाद यादवले बताउनुभयो। यसअघि गृह मन्त्रालयले विवादास्पद अभिव्यक्ति दिएको भन्दै खरेललाई कारवाही स्वरूप सरुवा गर्न आयोगसँग अनुमति मागेको थियो। तर आचार संहिता लागू भएको र 18 गतेदेखि उम्मेद्वारलाई निर्वाचन चिन्ह दिने कार्यक्रम रहेकाले अहिलेको अवस्थामा सरुवा गर्न नपाउने निर्णय गरेको यादवको भनाइ छ। असार 8 गते उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता लागू गरिसकेको छ। यस अवधिमा सरकारले सरुवा बढुवा नियुक्ति लगायतका काम गर्न पाउँदैन, गर्नुपर्नेमा निर्वाचन आयोगको सहमति लिनुपर्छ। उता पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई काठमाडौँका प्रहरी प्रमुख एसएसपी रमेश खरेलको पक्षमा उभिनु भएको छ। सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो धारणा व्यक्त गर्दै भट्टराईले खरेल इमान्दार अफिसर भएकाले कारवाही गर्न नहुनेमा जोड दिनुभएको छ। भट्टराईले प्रहरीको एआइजी बडुवामा आर्थिक चलखेल भएको दावी पनि गर्नुभएको छ। प्रहरीको एआइजी बडुवामा आर्थिक चलखेल भएको भरपर्दो सूत्रबाट थाहा भएको छ। भट्टराईले ट्विटरमा भन्नुभएको छ, यसबारे भेद खोल्ने इमान्दार अफिसरलाई उल्टै कारवाही गर्नु ठिक भएन। एआइजीमा बडुवा हुन प्रहरीका डिआइजी ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउने गरेको अभिव्यक्ति दिएपछि खरेललाई कारवाही स्वरूप काठमाडौँबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गर्ने तयारी भइरहेको बेला पूर्व प्रधानमन्त्री भट्टराईले एआइजी बडुवामा आर्थिक चलखेल भएको भन्दै खरेलको बचाउ गर्नुभएको हो। सरकारले आगामी वर्षका लागि ल्याउने नयाँ करका दर एक महिना अघिदेखि नै लागू गर्ने भएको छ। सरकारले झन्डै 6 खरबको बजेट जेठको अन्तिम हप्ता ल्याउँदैछ। बजेट साउन 1 गतेदेखि मात्रै लागू हुने भए पनि बजेटमा परिवर्तन हुने करका दर भने बजेट घोषणा भएकै दिनदेखि लागू हुने अर्थ मन्त्रालयले जनाएको छ। आयकर र भ्याटमा परिवर्तन नहुने भए पनि भन्सारका दर र अनन्त शुल्कका दरमा केही परिवर्तन हुने भएकोले नयाँ करका दर आजकै मितिदेखि लागू हुने भनेर बजेटमा लेखिने अर्थ सचिव युवराज भूषालले जानकारी दिनुभयो। नयाँ करका दर सार्वजनिक भएपछि बजारमा चलखेल हुने भएकोले घोषणा भएकै दिनदेखि लागू हुने उहाँले बताउनुभयो। यसअघि पनि बजेट आउँदा करका दर त्यसै दिनदेखि लागू गर्ने अभ्यास रहेकोले यसपटक पनि यस्तै गर्न लागिएको उहाँले जानकारी दिनुभयो। अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख राजन खनालले भन्सार र अन्त शुल्कमा पनि बजेट सार्वजनिक भएकै दिनदेखि लागू हुने र साउन 1 गतेदेखि लागू हुने गरी वस्तु छुट्याएर 2 प्रकारको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सरकारले राजस्वको लक्ष्य पुर्याउन जेठ र असारमा झन्डै 75 अर्ब उठाउनु पर्ने भएको छ। वैशाख मसान्तसम्म लक्ष्यभन्दा 6 अर्ब कम राजस्व सङ्कलन भएकाले दुई महिनामा राजस्व सङ्कलनको चाप बढेको हो। यो वर्ष 3 खर्ब 54 अर्ब 50 करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा 2 खर्ब 80 अर्ब मात्र राजस्व सङ्कलन भएको छ। तर सरकारले असार मसान्तसम्म राजस्व लक्ष्य पुर्याउने दावी गरेको छ। अर्थ मन्त्रालयका राजस्व महाशाखाका प्रमुख राजन खनालले जेठ र असार राजस्व धेरै उठ्ने महिना भएकाले लक्ष्य पुग्ने दावी गर्नुभएको छ। दुई महिनामा सरकारको पुँजीगत खर्च पनि बढ्ने र आयकर अन्तिम किस्ता तिर्ने समय भएकाले राजस्व बढ्ने उहाँको भनाइ छ। रत्नगर एक बकुल्लरमा रहेको जनजागृति बहुउद्देश्य सहकारी संस्था लिमिटेडले अनुदानको वितरण गरेको छ। सहकारीद्वारा सञ्चालित फसल मार्फत यस क्षेत्रका किसानहरूले अन्यत्रभन्दा 4 रुपियाँ कममा धानको बिउ पाएका छन्। धानको बिउ लिनका लागि किसानहरूको भिड लागेको छ। संस्थाले हालसम्म अनुदानमा आएको 450 पुरा धानको बिउ कृषकहरूलाई उपलब्ध गराएको संस्थाका अध्यक्ष रमाकान्त पौडेलले जानकारी दिनुभयो। 45 रुपियाँसम्म प्रति किलो तिर्नुपर्ने भए पनि अनुदानमा आएको बिउ प्रति किलो 36 रुपियाँमा संस्थाले बिक्री गरिरहेको छ। अहिले यस क्षेत्रमा धानको बिउ राख्ने समय हो। बिउको माग धेरै भएकाले पुनः बिउ ल्याई वितरण गर्ने संस्थाले बताएको छ। कुखुरा व्यवसाय मञ्च पूर्वी चितवनले आज रत्नगर एकमा रहेको सहाराको घरमा रहेका बालिकाहरूलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ। मञ्चले गणतन्त्र दिवसको अवसर पारेर औपचारिक कार्यक्रम गरी करिब 10,000 बराबरको शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको हो। कार्यक्रमका प्रमुख अतिथि रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठ र मञ्चका अध्यक्ष रघुनाथ भट्टले संयुक्त रूपमा सहाराकी घरकी सञ्चालिका कुसुम तिवारीलाई शैक्षिक सामग्री र खाद्यान्न हस्तान्तरण गर्नुभयो। सहाराको घरमा हाल विभिन्न 4 जिल्लाका 10 बालिका आवासीय रूपमा अध्ययन गरिरहेका छन्। घरमा बजाङ तनहु लमजुङ र चितवनका गरी 10 जना अनाथ र असहाय बालिका छन्। ती बालिकाहरू नजिकैको एन्जल्स बोर्डिङमा अध्ययन गरिरहेको सहारा घरकी सञ्चालिका तिवारीले जानकारी दिनुभयो। दिगो स्रोत नहुँदा घर सञ्चालनमा समस्या रहेको तिवारीको भनाइ छ। कार्यक्रममा रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्वाल, समाजसेवी प्रेमनाथ दुवाडी, इलाका प्रहरीकारले रत्नगरका प्रहरी निरीक्षक केदार पन्त लगायतले मन्तव्य राखेका थिए। मञ्चका अध्यक्ष रघुनाथ भट्टको अध्यक्षतामा भएको कार्यक्रम सचिव द्रोणप्रसाद लामिछानेले सञ्चालन गर्नुभएको थियो। उता पूर्वी चितवनको रत्नगर 10 मङ्गलपुरमा रहेको गाम्बेसी चेपाङ संरक्षण केन्द्रमा आवासीय रूपमा अध्ययन गरिरहेका चेपाङ बालबालिकाहरूलाई रत्नगर उद्योग वाणिज्य सङ्घले आजै खाद्यान्न सहयोग गरेको छ। एक कार्यक्रम गरी 15,000 बराबरको खाद्यान्न सङ्घका अध्यक्ष ज्ञानबहादुर विश्वालले केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गर्नुभयो। सङ्घले चामल, दाल, आलु, तेल, भुजा लगायतका खाद्यान्न सहयोग गरेको हो। सीमान्तकृत समुदायका बालबालिकाहरूलाई खाद्यान्नको अभाव रहेको जानकारी पाएपछि सहयोग गरेको सङ्घका अध्यक्ष विश्वालले बताउनुभयो। इलाका प्रहरीकाले रत्नगरका प्रहरी निरीक्षक केदार पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी, सङ्घका महासचिव देवेन्द्र कुमार श्रेष्ठ लगायत बोल्नु भएको थियो। खाद्यान्न हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य सङ्घका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो। कार्यक्रम सङ्घका अध्यक्ष विश्वालको अध्यक्षतामा सम्पन्न भएको थियो। केन्द्रमा हाल चितवन र मकवानपुरका गरी 65 जना चेपाङ बालबालिका आवासीय रूपमा अध्ययन गरिरहेका छन्। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ, गणतन्त्र आएपछि तपाईँले गणतन्त्रको कतिको अनुभव गर्नुभएको छ? ए, बिस्तारै अनुभूति हुँदैछ। बी, गणतन्त्रको गफ पनि आएको महसुस भएको छैन। सी, गणतन्त्र भन्दा राजतन्त्रै ठिक। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए, बिस्तारै अनुभूति हुँदैछ भन्नेमा 10%। बी, गणतन्त्रको गफ पनि आएको महसुस भएको छैन भन्नेमा 75%। सी, गणतन्त्र भन्दा राजतन्त्र ठिक भन्नेमा 15%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, सरकारमा कङ्ग्रेससँगको सहकार्यलाई लिएर एमालेभित्र तीव्र असन्तुष्टि देखिएको प्रति तपाईँ के भन्नुहुन्छ? ए, दुरी बढ्ने संकेत, बे, कार्यशैलीको विरोध, सी, कहिन भएको सात्रा हाँडी गाउँमा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसे काठमाडौँ मुगलिन दमली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन फोन नम्बर 0656 63 063 मोबाइल नम्बर 98 5 50 61 743। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलङ्कामा धेरै बालबालिका तथा महिलामा रक्त अल्पताको समस्या भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। संयुक्त राष्ट्रसङ्घले बालकोष युनिसेफका अनुसार त्यहाँका झण्डै 40% बालबालिका र महिलामा रक्त अल्पताको समस्या रहेको छ। युनिसेफका अनुसार हरेक 3 मध्ये 1 बालबालिकामा र हरेक 4 मध्ये 1 महिलामा रक्त अल्पता रहेको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। फलाम तत्त्वको कमीले हुने रक्त अल्पताको समस्याले जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको त्यहाँका स्वास्थ्य मन्त्रीले पनि स्वीकार गरेका छन्। युनिसेफका अनुसार विकासशील मुलुकमा 2 मध्ये 1 गर्भवती महिलामा र पूर्व प्राथमिक कक्षामा पनि 40% बालबालिकामा रक्त अल्पताको समस्या रहेको छ। रक्त अल्पता भएकामाबाट जन्मने शिशुको तौल कम हुने, बाल मृत्युदर उच्च हुने र बौद्धिक तथा शारीरिक विकासमा पनि बाधा पुग्ने भन्दै युनिसेफले यसको समाधानका लागि पहल गर्नुपर्नेमा जोड़ दिएको छ। युनिसेफले सन् 1980 श्रीलङ्कामा बालबालिका तथा गर्भवती महिलाहरूलाई आइरन परिपूर्ति गर्नका लागि सहयोग प्रदान गर्दै आए पनि रक्त अल्पताको समस्या नियन्त्रणमा भने कमी आउन सकेको छैन। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनल प्रवेशका लागि आज किङ्स इलेभेन पन्जाब र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुकी 8 बजे मुम्बईमा हुनेछ। विजेता टोलीले उपाधिका लागि कोलकातासँग खेल्नेछ। चेन्नईले इलिमिनेटर राउन्डमा मुम्बईलाई हराउँदै फाइनल प्रवेशका लागि पन्जाबसँगको भिडन्त पक्का गरेको भने पहिलो स्थानमा रहेर क्वालिफायर चरणमा पुगेको पन्जाबले कोलकातासँग पराजित भए पनि अर्को मौका पाएको हो। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। राज्य पुनर्संरचना समितिको प्रतिवेदनमाथि आज पनि छलफल। राज्य पुनर्संरचनाका विषयमा नेताहरू बीच मतभेद। काठमाडौँका एसएसपी रमेश खरेल सरुवा नहुने, सरुवाका लागि सहमति नदिने निर्वाचन आयोगको निर्णय। ए माओवादी नेता भट्टराई पनि खरेलको पक्षमा। नयाँ करको दर 1 महिना अघि देखिने लागू गर्ने सरकारको तयारी। सरकारले राजस्वको लक्ष्य पुर्याउन जेठ र असारमा झन्डै 75 अरब उठाउनु पर्ने। श्रीलङ्कामा बालबालिका तथा महिलामा रक्त अल्पताको समस्या रहेको राष्ट्रसङ्घको प्रतिवेदन। समाधानका लागि पहल गर्नु परेमा युनिसेफको जोड। र आइपिएलको फाइनल प्रवेशका लागि आज किङ्स इलेभेन पन्जाब र चेन्नई सुपर किङ्स बीच खेल हुँदै। अवस्त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा